नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहरु सँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अरियाल। संसदको अवरोध हटाउने विषयमा आज मुख्य 3 दलबीच छलफल हुने भएको छ। प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच आज बिहान संसदको अवरोध हटाउने बारे नेपाली कङ्ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच छलफल गर्ने सहमति भएको हो। बालुवाटारमा भएको छलफलपछि प्रचण्डले दिउँसो संसदको बैठक बस्नुअघि 3 दलबीच छलफल गरेर निकास खोजिने बताउनु भएको छ। अर्थ मन्त्रालयले बिना योजना धेरै रकमान्तर गरेको भन्दै एकीकृत नेकपा माओवादी र विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। उनीहरूको अवरोधका कारण संसदमा प्री बजेट छलफल पनि रोकिएको छ। अर्थमन्त्रीले भने नियम अनुसार नै रकमान्तर गरेको दावी गरे पनि कङ्ग्रेसका सभासदहरूले मागेको जिल्लामा मात्रै बजेट दिएको भन्दै अरू दलहरूले विरोध गर्दै आएका छन्। यसैबीच एआइजी बडुवा प्रकरणबारे आज दिउँसो बस्ने 3 दलको बैठकमा पनि छलफल हुने स्रोतले बताएको छ। संविधान सभाको बैठक आज पनि बस्दैछ। आजको बैठकमा तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निर्क्यौल सम्बन्धी प्रतिवेदन 2071 सभासदहरूले बोल्ने क्रम जारी रहनेछ। सो प्रतिवेदनमा आफ्नो धारणा राख्नका लागि करिब 400 सभासदले नाम टिपाएका छन् भने अहिलेसम्म 100 जना जतिले मात्रै धारणा राखेका छन्। बाँकी सदस्यले आज पनि आफ्नो धारणा राख्ने भएका छन्। संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवं सोसँग सम्बन्धित पूरक प्रतिवेदनमाथि एकीकृत रूपमा बैठकमा सभासदहरूले बोल्ने क्रम बिहिबारदेखि सुरु भएको हो। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय बल्कुमा केही बेरमा सुरु हुने बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको संगठनात्मक प्रतिवेदनका बारेमा छलफल भएपछि परिमार्जन सहित पारित हुनेछ। एमाले प्रचार विभाग प्रमुख प्रदीप गेवालीका अनुसार महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनको बारेमा बोल्न बाँकी नेताहरूले आजको बैठकमा आफ्नो धारणा राख्नेछन्। आजको बैठकमा एमाले सचिव तथा संगठन विभाग प्रमुख युवराज गेवालीले विधान संशोधन प्रस्ताव पेश गर्ने पनि प्रचार विभाग प्रमुख गेवालीले जानकारी दिनुभएको छ। विधान संशोधन प्रस्ताव पारित भएपछि महाधिवेशनको तयारीका विषयमा छलफल हुने एमाले जनाएको छ। भारतीय तीर्थयात्री बोकेको LU-1-6803 नम्बरको बस प्युठानको गोठीबाङमा दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। 12 जनाको घटनास्थलमै र अन्य 6 जनाको प्युठान जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। स्वर्गद्वारी दर्शन गरेर भीमगिरीबाट कृष्णनगर जाँदै गरेका भारतीय तीर्थयात्री बोकेको बस गोठीबाङको लामा चौरमा सडकबाट 100 मिटर तल खसेको प्रहरी प्रमुख दीपक रेग्मीले बताउनु भएको छ। घाइते मध्ये 24 जनाको प्युठानमा उपचार भइरहेको छ भने अन्य 19 जनालाई बुटवलमा उपचार गराइएको छ। तीर्थयात्री भारतको उत्तर प्रदेशको बहराइच, गोन्डा र बलरामपुरका रहेका छन्। भारतका केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुन्देको कार दुर्घटनामा परि ज्यान गएको छ। भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता मुन्देको दिल्लीबाट मुम्बई जानका लागि विमानस्थल जाने क्रममा आज बिहान दुर्घटनामा परि निधन भएको हो। 64 वर्षका मन्त्री मुन्दे चढेको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएको हो। मुन्देको अस्पताल लैजाँदै गर्दा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दुर्घटनाबाट उहाँको शरीरका बाहिरी भागमा खासै चोटपटक नलागेकाले हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन्। राष्ट्रपति प्रणब मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले मुन्डेको निधनप्रति शोक व्यक्त गरेका छन्। र श्रीलङ्का र इङ्ल्यान्ड बीचको 5 तथा अन्तिम 1 दिवसीय क्रिकेट आज हुँदैछ। श्रृङ्खला 2-2 बराबरीमा रहेकाले दुवै टिम आज जित हात पार्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने कोसिसमा रहनेछन्। घरेलु टोली इङ्ल्यान्डले पहिलो र तेस्रो तथा पाहुना टोली श्रीलङ्काले दोस्रो र चौथो खेल जितेका छन्। बार्मिङमा हुने खेल बेलुकी 5:45 सुरु हुनेछ। यसअघि भएको एक मात्रै T20 जितेको श्रीलङ्काले इङ्ल्यान्ड बसाएका क्रममा 2 टेस्ट क्रिकेट श्रृङ्खला पनि खेल्नेछ। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भएँ। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड